नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, आज नवौं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ। तत्कालीन सात दल नेकपा माओवादीको सहकारीमा भएको 2062-63 सालको ऐतिहासिक जनआन्दोलनको बलमा 2063 साल वैशाख 11 गते लोकतन्त्र स्थापना भएको थियो, तर अहिले पनि जनआन्दोलनका कारण प्राप्त उपलब्धि संस्थागत हुन बाँकी छ। शान्ति र संविधानको कार्यभार अझै पूरा हुन सकेको छैन, यसले आम नागरिक आन्दोलनमा लाग्दाखेरिको उत्साहमा कमी आएको छ। तर आगामी माघ 8 गतेभित्र संविधान दिने दलहरूको प्रतिबद्धताले भने केही आशाको सञ्चार गरेको छ। राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी लगायतका विभिन्न दलका नेताहरूले लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुभएको छ। उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले अहिलेको संविधान सभामा सहमतिको नारा मात्र जपेर जान नसकिने बताउनु भएको छ। सहमति भन्दा भन्दै अघिल्लो संविधान सभा विफल भएको भन्दै उहाँले सहमति नभई वैधानिक प्रक्रिया अवलम्बन गरिने बताउनुभयो। अब सहमतिको नारा जपेर मात्र गाडी बढ्न सकिन आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, सहमतिका लागि अधिकतम प्रयास गरिनेछ, भएन भने प्रक्रियागत रूपमा अगाडि बढेर निर्धारित मिति संविधान जारी गर्न कंग्रेस प्रतिबद्ध छ। उहाँले 1 वर्षभित्र संविधान जारी गर्न सके मात्र लोकतन्त्र दिवसको सम्मान हुने तथा 2062-63 को जनआन्दोलनमा बलिदान गर्ने प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो। स्थानीय निकायको निर्वाचनले जनप्रतिनिधिहरूको वैधानिक निकाय गठन हुने र त्यसले संघीय संरचना निर्माणमा सघाउ पुग्ने भएकाले संविधान जारी हुन अगाडि नै निर्वाचनको पक्षमा सरकार रहेको उहाँले दोहोर्याउनुभयो। व्यवस्थापिका संसदको संसदीय सुनाई विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाहरू विरुद्ध उजुरी दिन आह्वान गरेको छ। समितिले सूचना निकालेर स्थायी न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त भए नभएको विषयमा उजुरी दिन सबैलाई आग्रह गरेको छ। स्पष्ट आधार सबूत प्रमाण खोलेर 20 गतेभित्र समिति समक्ष उजुरी दिनुपर्नेछ। न्याय परिषदले मुख्य न्यायाधीश वैद्यनाथ उपाध्याय, गोकुल पराजुली, गोपाल प्राजुली, दीपक राज जोशी, गोविन्द कुमार उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर जबरा र न्यायाधीश जगदीश शर्मा पौडेलको नाम सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेको छ। गिद्ध संरक्षणका हिसाबले नेपाल एसियामै अग्रस्थानमा देखिएको छ। पछिल्लो 1 दशकमा नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्या 95% कमी आए पनि केही वर्ष यता संरक्षण अभियानका कारण नेपालमा गिद्ध मर्ने क्रम रोकिएको हिमालय प्रकृतिले जनाएको छ। पछिल्लो समय डाइक्लोफेनाक औषधिको प्रयोगमा कमी आएको र गिद्ध रेस्टुरेन्ट खोल्ने क्रम बढेपछि संख्या घटना रोकिएको गिद्ध संरक्षणमा सक्रिय संस्था हिमालय प्रकृतिका वरिष्ठ कार्यक्रम अधिकृत तुलसी सुबेदीले जानकारी दिनुभयो। सबैभन्दा बढी पाइने अफ्रिकामा पनि गिद्धको संख्या निकै घटेको छ। भारतमा लोकसभा चुनाव अन्तर्गत आज 6ठौँ चरणको मतदान भइरहेको छ। आज 11 राज्य र केन्द्र शासित प्रदेशका 117 सिटका लागि 18 करोडभन्दा बढी मतदाताले भोट दिनेछन्। 6ठौँ चरणमा तमिलनाडुका 39, महाराष्ट्रका 19, उत्तर प्रदेशका 12, मध्य प्रदेशका 10, बिहार र छत्तिसगढका 7, असम र पश्चिम बङ्गालको 6, राजस्थानको 5, झारखण्डका 4 तथा पुडुचेरी र जम्मू कश्मीरको 1-1 लोकसभा सिट तथा मध्य प्रदेश र तमिलनाडुका 1-1 सिटका लागि पनि मतदान हुनेछ। सबै क्षेत्रमा गरी 1,90,000 मतदान केन्द्र स्थापना गरिएको छ। झारखण्डका केही भागमा सुरक्षालाई ध्यानमा राखी 38,000 सुरक्षाकर्मी खटाइएको छ भने कर्मचारीलाई हेलिकप्टरबाट सम्बन्धित मतदान केन्द्रमा पुर्याइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 6ठौँ चरणमा विभिन्न राजनैतिक दलका वरिष्ठ नेता, मन्त्री, राज्यमन्त्रीदेखि कलाकार र खेलाडीसम्म चुनावी मैदानमा छन्। र इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र कोलकाता नाइट राइडर्स भिड्दैछन्। अहिलेसम्म खेलेका दुई खेलमा जित निकाल्दै बेङ्गलोर अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान खेल खेलेको कोलकाता एकमा जित र एकमा हार बेहोर्दै चौथो स्थानमा छ। बेङ्गलोरले आज जित हात पारे शीर्ष स्थानमा उक्लनेछ। कोलकाता पनि दोस्रो जितको खोजीमा हुनेछ। खेल बेलुका 8:15 बजेपछि शारजहाँ क्रिकेट स्टेडियममा सुरु हुनेछ। अवस्था बिहान 11 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।